चलिए जी, अस्मा और अफाल देखते हैं। पहले अस्मा देखेंगे। अजूला सख्त जल्दबाज, ऐन जीम लाम इसका रूट है, इसम मुबालिगा, मुबसीरतन खुले बंद रोशन जाहिर, ये तीनों मानी इसमें आएंगे। बा सादरा रूट है, इसम फाइल वाहिद मुअन्नस, असिनीन साल बरस, सीन नून वाव इसका रूट है, इसम जमा है, सनातुन इसका मुफरत है, तफसीला तफसील देते हुए या तफसील देना, फा स्वाद लाम रूट है, इसम मस्तर है, ताइरा परिंदा, अमल और नामे आमाल, त्वा यारा रूट है, इसम फाइल वाहिद मुजक्कर, उनुकिन गर्दन, ऐन नून काफ रूट है, इसम नकिरा और इसम मुफरद भी हुआ, मंशूरा खुला हुआ, नून शीन रा रूट, इसम मफ़ूल वाहिद मुज़क्कर, वाज़ीरतुन बोझ उठाने वाली, वाउज़ा रॉ रूट है, इसम फाइल वाहिद मुअन्नस, और विज़रा ये बोझ के लिए आता है, भारी वजन, भारी बोझ को विजर कहते हैं, वाव जा रो रूट है, ये भी सब नकिरा। मुआज़िबीना सजा देने वाले यानी अजाब देने वाले, ऐन जाल बा रूट है, इसम फाइल जमा मुजक्कर, मुआज़िब वाहिद मुज़क्कर होगा इसका। मुत्रफीना ऐशो इशरत में गरक लोग, तारौफा रूट है, इसम फाइल जमा मुज़क्कर, तदमीरा तबाहो बर्बाद करना, जड़ों से उखाड़ देना, दाल मीम रा रूट है, इसम मस्दर है, मजमूमन जिसकी मुजम्मत की गई, काबले मुजम्मत, जाल मीम मीम रूट है, इसम मफ़ऊल वाहिद मुज़क्कर, मदहूरा रांधा हुआ धुतकारा हुआ, दाल हा रॉ रूट है, इसम मफ़ऊल वाहिद मुज़क्कर, महदूरा रुका हुआ, हा ज़्वा रा रूट, इसम मफ़ऊल واحد مذكر. مخزولہ متروک چھوڑا ہوا. خ زال لام روٹ ہے. اسم مفعول واحد مذکر. چلیے افعال کو دیکھتے ہیں. فمحونا میم ح واو روٹ ہے. باب نصرا محون مستر. فعل ماضی جمع متکلم روٹ ہے. الزمنا لام ز میم روٹ. باب افعال الزامن مصدر. فعل ماضی جمع متکلم. تزیرو واو زا روا روٹ ہے. باب دربا وزرن مستر. فعل مدارے واحد مؤنث غائب. فسقو فا سین قاف روٹ. باب نصرہ فسوقن مستر. فعل ماضی جمع مذکر غائب. دم مرنا دال میم را. باب تفعیل تدمیرن مصدر. فعل ماضی جمع متکلم. اجلنا عین جیم لام روٹ ہے. باب تفعیل تعجیلن مصدر. فعل ماضی جمع متکلم. نوریدو را واو دال روٹ ہے. باب افعال ارادتن مصدر. فعل مدارے جمع متکلم. یسلا سوات لام یا روٹ. باب فتح سلیین مستر. فعل مدارے واحد مذکر غائب. نومدو میم دال دال روٹ ہے. باب افعال امدادن مستر. فعل مدارے جمع متکلم. تقعد قاف عین دال روٹ ہے. باب نصرہ قعودن مصدر. فعل مدارے واحد مذکر حاضر. بس جی.